റേഡിയോ സിംഗുലികളിൽ എഫ് എം ബയാനത്തിൽ മേഘാസ് യോഹോ റേഡിയോ സിംഗുലികളിൽ എഫ് എം ബയാനത്തിൽ മേഘാസ് यू समय टाइमिक्स घड़ी को हो यस बेला हाम्रो स्टुडियो को घड़ी में रात को 8 बजे को छ। यस टाइम चेक का प्रायोजक क्षितिज इलेक्ट्रोनिक्स सिन्धुली र तपाईको स्वास्थ्य को साथी सिटी केयर हॉस्पिटल सिन्धुली रोड बर्दिवास। You have a message. Your messages, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhura Bazar, Sindhuli. Ladies and gentlemen, you are very cool. Welcome to the very brand new episode of SMS 92. This is the first communicative radio of Sindhuli district, the voice of voiceless radio Sindhuli Gadi FM 92, and the broadcasting program is SMS 92. हामी आउने गर्दछौँ एसएमएस 92 को साथमा हप्ताको तिन दिन सोमबार मङ्गलबार र बुधबारको यो साँझ भन्न पर्छ किनकि आजकल अब दिन अलिकता लम्बिँदै गइरहेछ र अँध्यारो भएको त्यति धेरै समय भइरहेको छैन। अब जाडोको यामा छ यही समय पनि अब राति भइसकेको हुनसक्छ होइन, समयअनुसार साँझ रात भन्ने कुरा जे भए पनि 8 PM स्टार्ट भएको छ प्रोग्राम एसएमएस 92। हामी आउने गर्दछौँ तिन दिन तपाईँकै साथमा रमाइलो गर्नको लागि, यो 45 मिनटको समयलाई मस्त फन गर्नको लागि तपाईँसँग उपस्थित भइसकेका छौँ। आशा छ तपाईँले पक्कै पनि रमिरहनुभएको छ हामीसँग भन्ने विश्वास पनि लिएको छु। र तपाईँले हाम्रो प्रोग्राममा चाहिँ एसएमएस गर्नुपर्ने हुन्छ, हाम्रो भन्दा पनि प्रोग्राम तपाईँहरूकै हो किनकि तपाईँहरूकै माया ममता एसएमएसको आधारमा चाहिँ हामी अघि बढिरहेका छौँ। सो म्यासेज गर्न चाहनुहुन्छ भने आज पनि जान सक्नुहुनेछ, मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् SDH, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको नेम एड्रेस एन्ड पठाउनुहोस् 7799। तपाईँको म्यासेज हामीसम्म आइपुगेपछि पक्कै पनि प्रोग्राम स्थान त पाउने नै छ। तपाईँले त्यसको लागि म्यासेज मार्फत चाहिँ अब हरेक कुराहरू सेयर गर्न सक्नुहुनेछ, तपाईँका दुःखका कुरा, सुखका कुरा, हाँसोको कुरा, रोदनका कुराहरू, कसैलाई धेरै मिस गरिरहनु भएको छ, कसैलाई विस गर्न चाहनुहुन्छ होइन, कसैलाई केही इन्फर्म गराउन चाहनुहुन्छ, कसैलाई केही भन्न चाहिरहनु भएको छ, ती सबै कुराको लागि यो एउटा रमाइलो चौतारी हो। तपाईँले चाहिँ विभिन्न कुराहरू चाहिँ यस मार्फत पोख्न सक्नुहुनेछ, आफ्नो आफन्त साथीसँग इष्टमित्र जो कोहीलाई पनि निर्धक्कसँगले एसएमएस पठाउनुहोस्। नम्बर उही हो, प्रोसेस उही हो होइन त। आज पनि तपाईँकी मायालु मायालु एसएमएस, तपाईँकै रमाइला रमाइला जोकले भरिएका अनि गजल मुक्तक शायरी कविता यी सबबाट कुराले भरिपूर्ण एसएमएसहरू पढ्नको लागि उपस्थित भइसकेको छु। आवाज हो सुमन बरालको, टेक्निकली सपोर्ट पाइरहेको छु अञ्जनको, अनि तपाईँ लाखौँ मित्रहरू मेरै छेउ छाउमा यतै कतै हुनुहुन्छ। सो यति बेला भने हामी सदा चाहिँ लाग्दैछौँ एउटा साङ्गीतिक आवाजतर्फ। त्योभन्दा पनि अगाडि हामी हाम्रो स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमी धुरा बजारको बारेमा तपाईँलाई अलिकता जानकारी दिइहालौँ। तपाईँ चाहिँ आफ्नो जीवनलाई अलिकता सहज तरिकाले जीवनयापन गर्नको लागि सिपहरू सिक्न सक्नुहुनेछ त्यहाँ गएर, सिप कम्प्युटर स्किल। त्यसै गरी तपाईँ चाहिँ ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ, कोरियन, जापानिज, इङ्ग्लिस, वा तपाईँ स्टडी गर्दै हुनुहुन्छ जुनसुकै लेभलमा, त्यसको चाहिँ लागि ट्युसन कोचिङ क्लासहरू लिन चाहनुहुन्छ भने त्यो सब कुराहरू तपाईँले त्यहाँबाट पाउन सक्नुहुनेछ। सो सुन्दै गर्नुहोला, विभिन्न किसिमको इन्फर्मेसन पनि तपाईँलाई म दिइ नै हाल्छु, होइन त? तपाईँकै रमाइला रसमा रमाइला एसएमएस पनि मसँग छँदै नै छन्। अझ पनि माया गर्दै गर्नुहोला। तर यति बेला भने पाला भइसक्यो, एउटा रमाइलो सङ्गीतिक आवाज सुन्ने पक्कै पनि बज्न थालिसकेको छ। पुरा एउटा नयाँ फिल्म हाम्रो दिपक राजगिरीले फेरि लिएर आउनु भएको छ, छक्का पन्जा। त्यही फिल्मको एउटा रमाइलो साङ्गीतिक आवाज छ, डान्सिङ नम्बर सूर्य थैली पछाडि, यसले पनि निकै नै मार्केट लिइरहेको छ। सो तपाईँको लागि पनि राख्दैछु यही डान्सिङ नम्बर, नाच्दै गर्नुहोस्, झुम्दै गर्नुहोस्, आउनेछु एकैछिन पछाडि। जिन्दगी मनको तीर्खा मनैको बन्दकी एक दुई तिन चार पाँच काका कुल झैँ भएको छ जिन्दगी मनको तीर्खा मनैको बन्दकी एक दुई तिन चार पाँच दुई तिन चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको Tiri tiri tiri पश्चिम र छुप छुप छुप छुप गुडेको सपना देखे मायालु तिमी सितै रिङ्गण खानेको Okay, ladies and gentlemen, very welcome back after this very beautiful musical number. सुन्दै हुनुहुन्छ SMS 92 आउने गर्दछौँ हामी सोमबार मङ्गलबार र बुधबारको यो साँझमा 8 बजेदेखि करिब करिब 8:45 आज म हिजो अस्तिको भन्दा अलिकता कम रफ्तारमा अलिकता स्लो मोसनमा बोल्नु पऱ्यो कस्तो हुन्छ है भन्ने लागिरहेछ है अलिक कम बोल्नु पऱ्यो धेरै किन यस्तो विधि चर्केको भन्ने पनि आयो कि कतिबाट त्यही भएर आज चाहिँ अलिक बिस्तारै तपाईँको म्यासेजहरू पढ्छु बिस्तारै बोल्छु है त फेरि पनि कमेन्टको अपेक्षासहित म्यासेज छ फर्स्ट म्यासेज छ आजको प्रोग्रामको लागि हेलो दाई के छ खबर आई एम मनिषा नेपाली भिमानबाट ओके बाई दाई भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच मनिषाजीलाई म्यासेज गरिदिनु भयो धेरै धेरै धन्यवाद नेक्स्ट टाइम पनि तपाईँको म्यासेजहरू चाहिँ पढ्न पाइयोस् है त अर्को म्यासेज छ हेलो के छ दाहरूको खबर भनेर लेख्नु भएको छ हाम्रो एकदम ठिकठाक छ माम हाम भयो त माम हाम भइसक्यो म कृष्ण खड्का गुड नाइट नेक्स्ट एसएमएस भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच कृष्णजी म्यासेज गरिदिनु भयो नेक्स्ट टाइम पनि तपाईँको म्यासेजको अपेक्षा गरिरहनेछौँ अर्को म्यासेज छ हेलो दाई के छ खबर मेरो क्लास फ्रेन्डलाई मिस यु भन्छु ल दाई आई एम मनिषा नेपाली भिमानबाट ओके बाई दाई नेक्स्ट एसएमएस भनेर लेख्नु भएको छ ल मनिषाजीको लागि धेरै धेरै धन्यवाद म्यासेज गर्नुभएको छ मनिषाजीले लगातार होइन खुसी लागिरहेछ अर्को म्यासेज छ हाई दा खाना भयो आई एम मुना फ्रम भद्रकालीबाट मेरो अल फ्रेन्ड्सहरूलाई मिस यु भन्न चाहन्छु ओके दाई भनेर लेख्नु भएको छ ल थ्याङ्क यू सो मच मिनाजी मुनाजीले म्यासेज गर्नुभएको भद्रकालीबाट र सम्पूर्ण साथीहरूलाई धेरै सम्झिरहेको छु भन्नुभएको छ अर्को म्यासेज छ म मिना हो है लेख्नु भएको छ सुरुमै ओके अल फ्रेन्डलाई मिस यु भनिदिनु ल ओके बाई भनेर लेख्नु भएको छ ल मैले भनिदिइसकेँ मिनाजीको सम्पूर्ण साथीलाई धेरै धेरै सम्झिरहनु भएको छ फेरि पनि म्यासेज रहेछ मिनाजीकै हाई दा के छ आई एम मिना मगर फ्रम खनियाखर्क बट होइ र मेरो एफडीहरूलाई मिस गर्दैछु अनि सिन्धुली खटारको फ्रेन्ड मिना मगरलाई धेरै मिस गरेको छ भनिदिनु ल कि भाइ भनेर लेख्नु भएको छ ल मैले सबै मित्रहरूलाई भनिदिइसकेँ खटारको मित्रलाई पनि सम्झिनु भएको रहेछ उहाँले धेरै ल मैले सुनाइदिइसकेँ है त सुन्नु भएको छ यदि मित्र तपाईँले भनेदेखि अर्को म्यासेज छ छेकेर छेकिन्न सूर्यको किरण हातको त्यो हत्केलाले छेकेर छेकिन्न सूर्यको किरण हातको त्यो हत्केलाले बेहाल भयो जिन्दगीमा मायाको घर भत्किनाले वा वा आई एम प्रशान्त गोले फ्रम सिन्धुली भद्रकाली 6 निबुवाटार हाल सर्लाही सागरनाथ ईश्वरपुर 4 मेरो दाई पदम उज्जवल रुद्र एन्ड भाइ सोनम र जन्मभूमिको साथी रबिन बमजनलाई र सर्लाहीको साथी सोनु बिमला अनिसा पूजन सुषमा रिया सुनिल विशाल गोले र विशेष गरी मेरो जिएफ सुजतालाई सम्झिरहेछु बिर्सेको छैन भन्दिनँ है सुमन्दा लभ यु एन्ड 92 बाई गुड नाइट भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच फर लभिङ अस फर मिसिङ अस है धन्यवाद नेक्स्ट टाइम तपाईँको म्यासेज पढ्न पाइयोस् भद्रकालीको मित्र यति बेला तपाईँ चाहिँ ईश्वरपुर सरलाईबाट म्यासेज गरिदिनु भयो खुसी लाग्यो यसै गरी सम्झिँदै गर्नुहोला जहाँ पुगे पनि जहाँ रहे पनि होइन माया गरिदिइरहनु होला अर्को म्यासेज छ म दोष दिन्छु तिमी 20 देऊ म दोष दिन्छु तिमी 20 देऊ म ओठ दिन्छु तिमी किस देऊ हाई सुमन ब्रो के छ खबर सन्चै हो लेख्नु भएको छ एकदम बिल्कुल सन्चै छु मेरो साथीहरूको नाम भन्नुपर्दा मन्जु दिवस राजा ललिता लक्ष्मी विजय रविन अमिश रमेश सीता राम सुनवार आयुष अनुका विमल विष्णु सोम त्यसै गरी समतेन सुषमा शिला सुजन अर्जुन बाफ्रेकी विधियो नाम भने राजन कविता रिमा दुर्गा धेरै साथीहरू छ कसैलाई पनि बिर्सेको छैन ल दा मलाई जिएफ खोजिदिनु न ल प्लिज म मरिन डाँडीबाट अभागी दुखी आँसु तामाङ भनेर लेख्नु भएको छ ल अब आँसुजीलाई चाहिँ एकदम बिएफको आवश्यकता परेछ होइन कोही साथी इच्छुक हुनुहुन्छ भने चाहिँ टक्क लगाएर आँसुजीलाई सम्पर्क राखौँ होला नामै आँसु छ को बन्न चाहला र होइन नेक्स्ट म्यासेज हेलो सुमन दा के छ खबर हिजो आज मलाई सरी भन्दा के ए हिजो आज मलाई सारी भन्दा पाइन्ट के लेख्नु यार पाइन्ट भन्दा सारी सुहाउँछ पुरुषलाई झ्यापले कपाल भन्दा दारी सुहाउँछ हो त दा लेख्नु भएको छ खै होला त नि अब त्यो त अरूले हेरेर भनिदिने कुरा हो होइन बस्तीपुर एकबाट सुनिता सुनवारले म्यासेज गर्नुभएको थ्याङ्क यू सो मच सुनिताजी अब तपाईँलाई चाहिँ अब त्यस्तै मन पर्न सक्छ होइन अब दारीवाला मन पर्न सक्छ कसैलाई साडीवाला मन पर्न सक्छ आफ्नो आफ्नो हेराएको कुरा हो होइन अर्को म्यासेज छ हे दा के छ खाना भयो छ लेख्नु भएको छ एकदम खाना मजाले भइसक्यो मेरो अल साथीहरूलाई मिस गरेको छु ल दा अनि के लेख्नु भयो लाउरेको सङ प्ले गरिदिनु न नसोद मेरो घरको ठेगाना जहाँ झुपडी सजिएको छ नसोद मेरो मनको कुरा जहाँ दुःखको कुराले भरिएको छ आइएम भद्रकालीबाट दिपेन्द्र बरदेवा लेख्नु भएको छ दिपेन्द्रजी किन यति धेरै मनलाई पीडाले भराएर राख्नुभयो एकदम खुसी हाँसो चाहिँ उमङ्गले भरिएर राख्नु होला होइन धेरै टेन्सन अब त्यो स्ट्रेस तनाव यताउति चाहिँ अलिक कम गर्दै जानु होला अर्को म्यासेज छ हेलो दा के छ खबर अनि खाना भयो त मेरो दुबईमा रहेको भाइ सुभाष एन्ड सरोजलाई मिस यु भन्न चाहन्छु है दा आई एम सरिना फ्रम भद्रकाली लेख्नु भएको छ ल अब दुबईमा हुनुहुन्छ कुनै प्रोग्राम त अब कसरी सुन्नुहुन्छ भन्दाखेरि तपाईँ एकचोटि चाहिँ फोन गरेर तपाईँले जानकारी दिन सक्नुहुनेछ कि हाम्रो फेसबुकमा चाहिँ तपाईँले प्रोग्रामलाई सुन्न सक्नुहुनेछ फेसबुक ठेगानामा गएर तपाईँले टक्क सर्च गर्नुपर्ने हुन्छ सर्च अप्सनमा गएर cj.beareal.1मा चाहिँ गएर तपाईँले सर्च गर्नुभयो भनेदेखि प्रोग्रामको लिस्ट पाउन सक्नुहुनेछ र त्यहाँबाट तपाईँले चाहिँ आफूलाई मन लागेको दिनको प्रोग्राम सुन्न र मन लाग्यो भने डाउनलोड पनि गर्न सक्नुहुनेछ अर्को म्यासेज छ हाई दा के छ खबर खाना भयो त लेख्नु भएको छ एकदम खाना भइसक्यो माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल दा भीमस्थान छबाट सिम्पल अनिता श्रेष्ठ लेख्नु भएको छ ल सिम्पल अनिताजीलाई थ्याङ्क यू सो मच म्यासेजको लागि फेरि फेरि पनि म्यासेज गर्दै गर्नु होला सिम्पलै रहनु होला है त हेलो दा के छ नि न्यु खबर लेख्नु भएको छ एकदम ठिकठाक छ म उही बुद्धवीर तामाङ फ्रम सल्लाही नाउ केटिएम समुद्रको माछा कहिले जाल परेन समुद्रको माछा कहिले जाल परेन तिमीलाई माया गरिरहेँ आफ्नो ज्यानको ख्याल गरिन वा वा वा यसरी आफ्नो ज्यानको ख्यालै नगरिकन माया गरिरहँदा पनि अर्काले फेरि बालै नगर्दाखेरि चाहिँ अलिकति दुःख लगाएर आयो होला हाम्रो बुद्धवीरजीलाई होइन अब जेस् बिस्तारै कुरा बुझ्न पनि सक्छन् अर्को म्यासेज छ हाई ब्रो के छ खबर लेख्नु भएको छ एकदम ठिकठाक छ म धुरामा बस्ने दी सङ्गीलाई लभ यु एन्ड मिस यु भनिदिनु ल दा मेरो जिएफ एन्ड बिएफलाई मिस यु भनिदिनु ल सिम्पल अनिता श्रेष्ठ भीमस्थान छबाट बाई दा गुड नाइट भनेर लेख्नु भएको छ फेरि पनि थ्याङ्क यू सो मच अनिताजीलाई अर्को म्यासेज छ ओ नाति ओ एमजी कहिले हजुरबा कहिले नाति एकदम डेन्जर कहिले सोल्टी होइन खतरा खतरा रिलेसन गाँसिन पुग्यो मेरो चाहिँ साथीहरूसँग ठिक छ जेवानी हेलो नाति खाना भयो खाना भइसक्यो हजुरबा फाटेको मनलाई सियोले सिउँछु नभन फाटेको मनलाई सियोले सिउँछु नभन चोखो माया पैसाले किन्छु नभन जीवन जिउन गाह्रो छ एक्लै जिउँछु नभन एउटा हुन्छ मान्छेको मुटु सबैलाई दिन्छु नभन भद्रकालीबाट डिएन बाई भनेर लेख्नु भएको छ डिएनजीले डिएनबिजीले थ्याङ्क यू सो मच हाई जो जो जो लासो तिगामुला हालखबर लेख्नु भएको छ ज्यावनमुला म पानी ट्याङ्कीबाट राम तामाङ मसँग सञ्जय चलेको गर्छ नचल्दिनु ल भनेर लेख्नु भएको छ ल सञ्जयजी अब नचल्दिनु होला है तपाईँलाई पुरै फेरि अब यहाँबाट फेरि धेरै अझ चले गर्नु हो भने अझ फेरि उहाँले फेरि अर्को सूचना दिन सक्नुहुन्छ है हाई द म सुबिन साई सिल्के डाँडाबाट एक दिन राम र मुन्द्रे भेट भएछ मुन्द्रेले भनेछ राम्री केटी पाउन राम्री केटी पाउन एक थिच्नुहोस् नराम्री केटी पाउन दुई थिच्नुहोस् रामले भनेछ कान्छी ल्याउन के गर्नुपर्छ जेठीबुढीको घाँटी थिच्नुहोस् भनेछ अरे है मेरो ब्रोहरू सुरज सुनिल सुमन सबिन सागरलाई मिस यु भनिदिनु ल ओके बाई लेख्नुहोस् ल रमाइलो म्यासेज गरिदिनु भयो सुबिन साई चाहिँ थ्याङ्क यू सो मच नेक्स्ट टाइम तपाईँको यस्तै म्यासेजको हामी अपेक्षा गरिरहेछौँ है स्याउ खायो रातो रातो चिया खायो तातो स्याउ खायो रातो रातो चिया खायो तातो अन्जन दाको फेसन देखेर गयो मेरो सातो ल डेन्जर आयो म्यासेज अब त हाई दा नमस्ते सन्चय हुनुहुन्छ आई एम रानी जुरी एक भिरगाउँबाट सबिना तामाङ ल सबिनाजीले कहिले देख्नुभएको छ हाम्रो अन्जान फेरि पुरै हुनुहुन्छ एकदम फेसनेबल हो नि होइन मेरो एदेखि जेडसम्मको साथीहरूलाई मिस यु एन्ड लभ यु भनिदिनु ल दा, अनि सिन्धुली सिन्धुली मेरो प्यारो सिन्धुली भन्ने सङ्ग बजाइदिनु न ल दा, हजुरको लागि मलाई सबिन्दा तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि सुनाउन चाहन्छु भन्दै ओके बाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच म्यासेज गरिदिनु भयो, रमाइलो म्यासेज गर्नुभयो, नेक्स्ट टाइम पनि यस्तै यस्तै म्यासेज गर्दै गर्नुहोला। अर्को म्यासेज लिँदैछु म यति बेला। हाई दा, म केटिएमबाट एनजी गुरुङ हो। धान रोप्न पानी चाहिन्छ, साउन भएर हुँदैन। वा वा वा, धान रोप्न पानी चाहिन्छ, साउन भएर हुँदैन, केटा पट्याउन मनी चाहिन्छ, मन भएर हुँदैन। होइन दा लेख्नु भएको छ, खै अब त्यो कुरो चाहिँ मलाई थाहा भएन है। मेरो यहाँ रहनु भएको दिदी बबिता सचिता र छोरा एलेक्स गुरुङलाई मिस यु ल दा, अनि मेरो सिन्धुली र सिलामेमा रहनु भएको अल फ्रेन्ड्सहरूलाई एनजी गुरुङले बिर्सेको छैन, कसैलाई धेरै याद गरिरहेको छ भनिदिनु ल दा। अनि मेरो फ्यामिलीमा रहनु भएको मम दा, भाउजू प्रमिला, निर्जला, सलिना, सोनीहरूलाई मिस गरिरहेको छु भन्नुभएको छ। थ्याङ्क यू सो मच एनजी गुरुङजी। नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस्। अर्को म्यासेज आयो, एकदम लामो, धेरै लामो म्यासेज आएको छ। सर्ट लगाएछ बिहानको, पक्कै पनि सर्ट नै होला यो, सर्ट लागेछ बिहानको, बिहानको जम्मा पो पर्छ, के लेख्नु भयो, जामा पो परेछ, ए सर्ट लगाएछ बिहानको बहिनीको जामा पो परेछ, बोयफ्रेन्डलाई भने किस गरेको बोयफ्रेन्डको बाबा पो परेछ अरे। ल सकिएन तपाईँ यस्तो भएपछि, ए दाई, ए दाई हजुर भन्नु न दाई, यो यो कुरा भनौँ भनेको हजुर कहिले पनि भन्नुहुन्न, नभन्नु भन्यो भने पनि एउटा कुरा चाहिँ भन्छु है दा। एकताल उता हेर्नुहोस् त, अन्जान्दाले आज लिपस्टिक, गाजल, 10 सेट 20 सेट 30 सेट 40 सेट के सेट लाएर आउनुभएको छ। हामी त केटी हो कि केटा हो छुट्याउनै सकेन हो, एकताल सोचिदिनु न। ओएमजी, जे होस् कुरो होइन त जिग्री बरो, हामी चाहिँ अमाले बासीहरू, झकास, सम्झना, त्यसै गरी प्रकाश, मन्जु, निराश, कमला है त अरे। ओएमजी, म्यासेजै 6-7 लेख्नु भएको छ, अनि किन यो विधि नलेख्नुहोस् त है, सबले सोचेर पुरा आज चाहिँ के गर्ने त भन्दा पुरै अन्जानलाई मात्र लेख्ने भनेर पुरै सल्लाह गरी गरी पुरै आज मिटिङै बस्यो होला तपाईँहरूको 2-3 घन्टा त होइन। धेरै धेरै धन्यवाद सबैजनालाई होइन, अन्जान चाहिँ पुरो मानेर हाँसेर पुरै कुर्सीबाटै लड्ला जस्तो भइसक्यो। ए टु जेड अल फ्रेन्ड्सलाई मिस भन्न चाहन्छु, बाई, हेभ अ स्विट ड्रिम दादा लेख्नु भएको छ। थ्याङ्क यू सो मच, धेरैजनाले मिलेर म्यासेज पठाइदिनु भएछ, खुसी लाग्यो। यसै गरी म्यासेज चाहिँ पठाउँदै गर्नु होला है त। हाई लेडिज एन्ड जेन्टल्स गाइज भनेर लेख्नु भएको छ, एन्ड बच्चाज रे ल, बच्चाज नयाँ थपिनु थप्नु भएछ मैले। डेस्कटप दाजुभाइ तथा ल्यापटप दिदीबहिनीहरू, हुर्काउँदै गरेको आइप्याड बच्चाहरू, जन्मिन बाँकी सिम कार्ड नानीहरू, हाई सुमन ब्रो माम भयो भनेर लेख्नु भएको छ, माम भइसक्यो होइन। तपाईँको प्रोग्राम आलु र तामा भन्दा नि बवाल छ है ब्रो। म एक युक्तराज करेन्ट लिन्चुवा फ्रम भद्रकाली 4 मैवलेमा आफ्नो फ्यामिली मेम्बर्सलाई गड ब्लेस यु भन्न चाहन्छु, एन्ड बाटोमुनिको फुल 2 सङ सुन्न चाहन्छु, स्पेसली विथ माई लाइफ पार्टनर कमला लिन्चुवा रितु भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच म्यासेज गरिदिनु भयो रमाइलो पारामा, धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि तपाईँको म्यासेज पढ्न पाऊँ है त। अर्को म्यासेज छ, दिनभरि भाषण गरेर जब आफ्नो बङ्गलामा फर्किन्छन् नेताहरू, अनि आफ्नो नोकर रामेलाई भन्छ, रामे दिनभरि दिगो के लेख्नु भएको छ, दिनभरि दिगो भइसकेको दिगो विकासको भाषण गर्दा जिउ दुख्यो खुट्टा मिचिदे, रामेले एन्सर दिएछ, ए मेरो हजुर सुनको गजुर, भाषण गर्दा त घाँटी पो दुख्छ त, त्यहीँ पो थिचिदिउँ कि। हाई दा, आरामै हुनुहुन्छ, मि रितु सुनवार लिन्चुवा फ्रम भद्रकाली। एकैछिन पछाडि उहाँको चाहिँ पार्टनरको म्यासेज आएको थियो, अहिले फेरि पार्टनरको म्यासेज आएछ है, मिलिमिली पठाउनु भएको छ, खुसी लाग्यो। मेरो घर परिवार अनि जीवनसाथी युक्तराज करेन्ट लिनुसालाई लभ यु भन्न चाहन्छु भनेर लेख्नु भएको छ। ट्याकको दुईजनाले मिलिमिली म्यासेज गर्नुभएको छ, खुसी लाग्यो होइन, रमाइलो लाग्यो। यसै गरी माया गर्दै गर्नुहोला, म्यासेज गर्दै गर्नुहोला। यति बेला भने फेरि पनि हामी तपाईँलाई अर्को एउटा साङ्गीतिक आवाज सुनाउन लागिरहेका छौँ, एकैछिन पछाडि फेरि पनि आउनेछौँ। म्यासेज गर्नुहोला, म्यासेज गर्नको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् SDH, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र तपाईँको म्यासेज लेखेर पठाइदिनुहोस् 7799 केही छिन पछाडि आउनेछु तपाईँकै म्यासेजहरूको साथमा। यति बेला रम्नुहोस् यो अर्को साङ्गीतिक आवाजको साथमा। समातेर हिँड न आफ्नै जस्तो भनेर। अब के भन्नु अर्काको गीतमा नाचेको, आफ्नो गीत हुँदैन, आफ्नो रीति थिति संस्कृति हुँदैन, नाचाइने अर्काको गीतमा नाचेको छ। राजे तपाईँलाई के थाहा मोडर्न गीत भनेको चाहिँ? हो तिमीहरूले जान्दछौ, तिमीहरूले तिमीहरूको बाउबाजे जन्माएको अनि त्यसपछि हामी जन्मेको नाचाइने। हाम्रोलाई राम्रो भन्नु पर्दैन, अर्काकोलाई राम्रो भन्न हुन्छ, हाम्रै गीत बजाउनु पर्छ। सुनौँ त हामी भनेको इमान इजित र पेस्टिज भएको ताकमा लाकोले गाएको गीत हो यो। अब सबैजना नाच्ने, जसको ढाड दुखेको छ उसले नाच्ने, र जसले नाच्दैन त्यसको चाहिँ ढाडमा चिलाउने आएको रहेछ भनेर बुझ्छौँ है। Hey! ओके लगाइदिनुहोस् माया झ्यापे पारेर ट्याक्क लगाइदिनुहोस् होइन त, अनि म्यासेज पनि गर्नुहोला। हामीलाई म्यासेज गर्नको लागि प्रोसेस त उही हो। सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुली गढी एफएम 92 मेगाहर्जमा प्रोग्राम एसएमएस 92 आउने गर्दछौँ सोमबार मङ्गलबार र बुधबारको राति 8 बजेदेखि करिब करिब 8:45 तपाईँकै रमाइला रमाइला म्यासेज रमाइला रमाइला गीत सङ्गीत हाँसो रोदनको सम्पूर्णको मिक्स एउटा चाहिँ मिश्रण चौतारी हो यो सम्पूर्ण साथीहरूको मनको चाहिँ भावना पोख्ने, त्यसरी तपाईँ पनि आफ्नो भावनाहरू पोख्न सक्नुहुनेछ। यति बेला तपाईँ म्यासेज गर्न चाहनुहुन्छ र कुनै आइडिया पाइरहनु भएको छैन भने जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र पठाउनुहोस् तपाईँको मनको कुरा नाम ठेगाना सहित 7799। स्पोन्सर पार्टनर हुनुहुन्छ हामीसँग ग्यालेक्सी एकाडेमी। फोन नम्बर हो 0475206664 र 98048163 चाहिँ तपाईँले फोन गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ ग्यालेक्सी एकाडेमीको बारेमा। र यति बेला भने हामी तपाईँकी म्यासेजतर्फ म लागिरहेको छु। अब यति बेला तपाईँले धेरैभन्दा धेरै माया गरेर म्यासेजहरू पठाउनु भएको, धेरै लामो क्यूसम्मसँग सो धेरै ढिला नगरिकन म म्यासेज पढ्दैछु यति बेला। नमस्ते, के छ खबर? म रमाइलो बस्ती दोलखा च्यामाबाट कृपा स्वर घिमिरे, अब बज्ने सङ सानु तामाङ र माई अल फ्रेन्डको लागि न्यू फ्रेन्डको लागि नम्बर 9823096965 कल गर्नुहोला भनेर लेख्नु भएको छ उहाँले फ्रेन्डसिपको लागि। सो थ्याङ्क यू सो मच दोलखादेखि हामीलाई म्यासेज गरिदिनु भयो, फेरि पनि तपाईँको म्यासेजको अपेक्षा गरिरहनेछौँ हामी कृपासुर घिमिरेजी। थ्याङ्क यू सो मच अहिलेको लागि तपाईँको म्यासेज मैले यहीँनिर एन्ड गरिसकेको छु। अर्को म्यासेज छ, हेलो द आई लाइक दिस प्रोग्राम, मेरो श्रीमान दुबईमा हुनुहुन्छ, आई मिस यु एन्ड लभ यु भन्दिनँ है ल दा, मेरो सम्पूर्ण साथीहरूलाई पनि मिस गरिरहेको छु एन्ड यु हजुरलाई नि, आई एम अस्मिता तामाङ फ्रम भद्रकाली, ओके गुड नाइट, बाँकी अर्को म्यासेजमा ल भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू फर यर म्यासेज, अनि सुनाउनु भएको थियो तपाईँले, सम्झिरहनु भएको थियो तपाईँले दुबईमा हुने चाहिँ आफ्नो श्रीमानको लागि। यदि उहाँले चाहिँ यो प्रोग्राम अहिले सुनिरहनु भएको छैन भनेदेखि केही समय पछाडि फेसबुकमा सुन्न सक्नुहुनेछ, त्यसको लागि तपाईँले यसो आइडिया दिनुहोला। फेसबुक चलाउनुहुन्छ पक्कै पनि होला होइन, फेसबुकमा गएर सर्च गर्नुहोस् cj.dot भनेको एउटा थोप्लो है फेरि सानोबाट cj.barl.1 नम्बरमा 1 मात्र टाइप गर्नुहोस्। यदि सर्च गरिसकेपछि तपाईँले त्यहाँनिर भेट्न सक्नुहुनेछ मलाई, र त्यहाँनिर तपाईँले पाउन सक्नुहुनेछ प्रोग्रामको लिस्ट, त्यहीँबाट तपाईँले सुन्न सक्नुहुनेछ र जानकारी गराइदिनु भयो भने पक्कै पनि उहाँले सुन्न सक्नुहुनेछ, डाउनलोड पनि गर्न मिल्नेछ। माथिबाट मम खस्यो ममभित्र मासु, वा वा वा, हेर्नुहोस् मम भनेको फेरि एकदम फेभरेट चिज हो मेरो चाहिँ होइन, त्यही कारण तपाईँले मम लेखिदिनु भयो अलिकति मजा आयो सुन्दैमा पनि। माथिबाट मम खस्यो ममभित्र मासु, के लेख्नु आयो भनेदेखि ए ल म यही बुझिसकेँ त, मम खस्यो माथिबाट मम खस्यो ममभित्र मासु, सुमन दाईको बुढीसँग फाइट पर्यो रेफ्री बने सासु, वा वा वा, हाई दा ए बाजे रे हजुर, ल हाई बाजे नमस्ते, यस्तो मान्छेहरू चाहिँ को होला है, बाजे लेख्ने नाति लेख्ने आमा डेन्जर हो के। आई एम भीमस्थान 2 डडुवाबाट उमेश बस्नेत, अधुरो कान्छाको अधुरो कान्छा के हो, प्रोग्राम त दामी छ त हौ, मलाई त लास्टै मनपर्छ हौ दा, अनि अब बज्ने सङ मलाई चिन्ने नचिन्ने सबैलाई सुनाउँछु र विशेष गरी राति समाचार लिएर आउने लामखुट्टेलाई सुनाउँछु ल दा, नेक्स्ट एसएमएसमा भेट्छु ल, ओके बाई लेख्नु भएको छ। लामखुट्टेहरूले पुरै समाचार आदान प्रदान गर्ने रहेछ उहाँको चाहिँ होइन, अब तपाईँहरू पनि यसो सिक्नुहोस् है, सिक्नुहोस् साथीहरूबाट नयाँ नयाँ आइडिया आइरहेछ, अब कसरी युज गर्ने होइन लामखुट्टेलाई, त्यो कुरा पनि त थाहा पाउनु पऱ्यो ल। पिपी टाइप गरेर पठाउनु भएको छ, यो पाहा पहिराको लागि आएको म्यासेज हो कि, यतातिर आएछ, हेलो दा नमस्ते, आई एम ससिना मोक्तान फ्रम रानीचुरी टु सिरु डाँडा, दा बज्ने भाका जुन के लेख्नु भयो, जुनसुकै भए पनि ए जुनसुकै भए पनि दा, अनि दिदीहरू दुवैजनाको लागि, मेरो साथीहरू अञ्जन विशाल आशिका प्रज्वल प्रवीण निलिमा टिका तामाङ सृजना सुस्मिता अस्मिता रोहित लामा जीवन हिरा भद्रकालीका साथी रमिन दादा विक्रम मोक्तान लगायत मलाई सचिना भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु नमस्ते भनेर लेख्नु भएको छ। पक्कै पनि यो पिपी चाहिँ हाम्रो पाहा पखेराको प्रोग्रामको लागि कोड थियो होइन, हाम्रो प्रोग्रामको कोड चाहिँ के हो त भन्दा 92 नम्बरमै हो है। अर्को छ, हाई दा के छ खबर, खाना भयो त दा, आई एम फ्रम अमले राजावासबाट अनुसा तामाङ, माई बेस्ट फ्रेन्ड शर्मिला रेचिना ज्ञानी संगीता शान्ता मन्जुलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु ल लास्टमा एसलाई आई लभ यु भन्न चाहन्छु ओके बाई दालेखमा छ थ्याङ्क यू सो मच अर्को मेसेज लिँदैछु म दायाँ बायाँ कतै न अलमल्लिकन हाई दा नमस्ते नमस्कार के छ खबर हजुरको आई एम ससिना मोक्तान फ्रम रानीचुरी टु सिरु डाँडा सुन्दर सपना सोच भावना मिठो कल्पना अविरल सम्झना आई मिस यु अल माई बेस्ट फ्रेन्ड ओके बाई गुड नाइट भनेर लेख्नुभएको छ थ्याङ्क यू सो मच यति राम्रो भाषामा मेसेज लेखिदिनु भयो आफ्नो मिल्ने साथीहरूको लागि सम्झिनको लागि धेरै धेरै धन्यवाद सम्झिनु भयो खुसी लाग्यो अर्को मेसेज आयो हेलो हाई दा के छ खबर न्यू खबर खाना भयो त दा लेख्नु भएको छ खाना भइसक्यो आफ खाना आउनु ल सुमन दाई भनेर लेख्नु भएको छ अब कहाँ आउनुपर्ने होइन ओके बाई बाई गुड नाइट दा म डाँडी आठ दमारबाट आशिका थापा हो ल भनेर लेख्नु भएको छ ल आशिकाजी बोलाइदिनु भयो यो नै एकदम खुसी लाग्यो तर अब बाटो डाँडीसम्म आउने आजकल अब पानी पर्न थालिसकेपछि गाडी अलि आउनु अप्ठ्यारो सरे भन्ने सुनेको हुँ होइन अब आउनु त आउँथे बरु तपाईँ आउँदै हुनुहुन्छ भने एक बेला आफ त ट्याकको गाडीमा हालेर आउनुहुन्छ नबोल्नु होला होइन अब अरू धेरै कुरो के भनिरहनु हाई दा के छ म मिना मगर फ्रम खनियाखर्कबाट हो प्रोग्राम सुन्दिनँ तर पनि एसएमएस गर्ने नेम नियम थाहा भएर एसएमएस गरेको छु पक्कै पनि पढिदिनुहुन्छ होला भन्ने आश गरेको छु भन्दै यस प्रोग्राम मार्फत रानीचुरीमा रहनुभएको अल सिसहरूलाई सिन्धुलीको एफडीलाई मिस गरेको छु भनिदिनु ल अनि दा र अन्जन दालाई पनि ओके बाई भनेर लेख्नु भएको छ ल खनि खर्कामा हाम्रो रेडियो सुन्न नभए पनि तपाईँले मेसेज गरिदिनुहुन्छ सिन्धुली आवेला सुन्नुहुन्छ खुसी लाग्छ मिनाजी थ्याङ्क यू सो मच अर्कोचोटि पनि तपाईँको मेसेज पढ्न पाइयोस् हाई दा के छ खबर खाना भयो त हजुरको मेरो अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु खनि खर्कबाट सबिना मोक्तान ल थ्याङ्क यू सो मच सबिनाजीलाई पनि अर्को मेसेज छ हाई दा के छ खबर गुड इभिनिङ खाना भयो त लेख्नु भएको छ खाना भइसक्यो आज म चाहिँ माई बेस्ट फ्रेन्ड पी .. मिस यु एन्ड लभ यु भन्न चाहन्छु ल दा लेख्नु भएको छ ओके अर्को मेसेज छ हेलो दा के छ नि खबर आई एम सरला कालतान सरला कालतान फ्रम मछौली मेरो साथीहरू ससिला केएडी विशेष गरी मेरो हस्बेन्डलाई मिस यु भन्न चाहन्छु कि बाई भनेर लेख्नु भएको छ सरलाजी थ्याङ्क यू सो मच नेक्स्ट टाइम पनि मेसेज पढ्नु भयोस् अरूको संसारमा होइन म आफ्नै संसारमा रमाएको छु एक जुनीलाई मात्र होइन एसएमएस 92 जुनी जुनीलाई यो मनमा सजाएको छु वाह वाह वाह हाई दा नमस्ते माम भयो त आई एम समीक्षा लामा पल्लो रामपुरबाट माई अल फ्रेन्डलाई 143 भनिदिनु ल भनेर लेख्नु भएको छ मैले भनिदिइसकेँ सम्पूर्ण साथीहरूलाई 143 छ कसको तर्फबाट भन्दा अङ्कितको तर्फबाट सरी अङ्कितको होइन है यहाँनिर चाहिँ नाम लेख्नु भएको रहेछ अर्को मेसेज आएको छ हाई दा के छ खाना भयो त आई एम अङ्कित मेरो अल साथीलाई 143 फुच्चीलाई पनि भनेर लेख्नु भएको छ ल उहाँले सबलाई सम्झिनु भएको छ फुच्चीलाई सुटाउनु भएको छैन थ्याङ्क यू सो मच अर्को मेसेज आएछ हाई दा के छ तारा थापा फ्रम कुडुले माई अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु ओके दा बाई गुड नाइट भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को मेसेज छ हेलो दा नमस्ते हाउ आर यु आई एम फाइन माई नेम विजय लामा फ्रम पल्लो रामपुर दा आजकालको केटीहरूको हुँदैन है हाइट तैपनि के तसँग उफ्री उफ्री खेल्न खोज्छन् फाइट होइन त दा म साँचो कुरा भनिरहन्छु माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल एन्ड हजुरलाई पनि लभ यु धेरै माया गर्ने भाइ सम्झिनु ल बी बाई दा लेख्नु भएको छ ओके थ्याङ्क यू सो मच मलाई दाई सम्झेर तपाईँले म्यासेज गरिसकेपछि मैले भाइ नसम्झिने त कुरै भएन है फेरि पनि तपाईँले म्यासेज चाहिँ गर्नुहोला मजाले यसै गरी मायालु म्यासेजहरू अर्को म्यासेज छ हाई दा के छ खाना भयो त मेरो घर परिवारलाई र मेरो अल फ्रेन्ड्सलाई धेरै मिस गरेको छु हे दा रातो लिपस्टिक बोलको सङ प्ले गरिदिनु न है दा स्वीट ड्रिम लेख्नु भएको छ थ्याङ्क यू सो मच अब यो गीत चाहिँ हामी अर्को बसाइमा राख्नेछौँ रातो लिपस्टिक आजलाई चाहिँ कालैले चित्त बुझाउनु होला हाई दा इट्स मी आँसु हायु फ्रम फुलबारी त्यो मेरो बिएफ अरुणलाई लभ यु भनिदिनु ल बाई ह्याभ अ स्विट ड्रिम्स भनेर लेख्नु भएको छ ल अरुणजीलाई चाहिँ धेरै माया गरिरहनु भएको छ फुलबारी टोलका मित्र आसु हाईजीले बाई बाई भन्ने बेला आइसकेको छ यति बेला लास्ट मेसेज लिँदैछु म हेलो दा नमस्कार के छ खबर खाना खानु भयो लेख्नु भएको छ खाना खाइसके टेबलमाथि प्लेटमाथि अचार आई लभ यु भन्छु के छ विचार लेख्नु भएको छ एकदम वेलकम छ होइन आई लभ यु भन्नेलाई लभ यु टु हो मेरो तर्फबाट चाहिँ ड्याङ्का ड्याङ दामी छैन र दा मेरो साथीहरूलाई तुलसा सीता त्यसै गरी लेख्नु भएको छ ऋषिका रविन समीक्षा प्रज्वल मनिषा सम्पूर्ण साथीलाई मिस यु भनिदिनु दा दामी छ हौ नि लेख्नु भएको छ थ्याङ्क यू सो मच भीमस्थान प्रतिमा श्रेय डट डट डट ए लेख्नु भएको छ पक्कै पनि श्रेष्ठ लेख्नु भयो होला थ्याङ्क यू सो मच आजको लागि यही म्यासेजलाई नै मैले अन्तिम गरेँ यहाँ यही म्यासेजलाई अन्त्य गरेँ तपाईँको धेरैभन्दा धेरै म्यासेज हामीसँग अझै पनि सुरक्षित बाँकी नै छ तपाईँले आगामी दिनमा पनि म्यासेज पठाउन सक्नुहुनेछ म्यासेज पठाउनको लागि तपाईँलाई कुनै बार कुर्नु पर्दैन कुनै समय कुर्नु पर्दैन जुनसुकै बेला सातै बार चौबिसै घन्टा तपाईँले म्यासेज गर्न सक्नुहुनेछ हामीलाई जानुहोस् मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् SDH एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् तपाईँका म्यासेज नाम ठेगाना सहित पठाइदिनुहोस् 7799 अर्को दिन आउँदा तपाईँका म्यासेजहरू लिएर पक्कै पनि आउने नै छु यति बेलासम्म सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद म्यासेज गरिदिनु भयो धेरै धेरै धन्यवाद ज जसको म्यासेज आज प्रोग्राममा आएन स्याड नहुनुहोस् दुःखी नहुनुहोस् किनकि स्याड इज ब्याड भन्ने तपाईँलाई थाहा छ है हामी अर्को दिन तपाईँको म्यासेज पनि लिएर आउनेछौँ स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीलाई पनि धेरै धेरै धन्यवाद टेक्निकल सपोर्टको लागि अञ्जनलाई पनि धेरै धेरै धन्यवाद अर्को दिन फेरि पनि हाम्रो यसै रेडियो स्टेसनमा यसै प्रोग्राममा यस्तै रमाइलो एसएमएस र गीत सङ्गीतको साथमा भेट हुने नै छ आजको प्रोग्रामबाट आवाजबाट म सुमन बराल छुट्टिएँ बाइ बाइ नेपाली सेवा